नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। सर्वोच्च अदालतमा सिफारिश स्थायी न्यायाधीशको विषयमा छलफल गर्न आज बसेको मुख्य तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ। नेपाली कंग्रेसले सिफारिशको बचाउ तथा नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सिफारिश न्यायाधीश न्याय परिषदमै फिर्ता पठाउनु पर्ने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। न्याय परिषदको सिफारिशप्रति विरोध जनाउँदै आएका नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई सहमत गराउन प्रधानमन्त्री सुशील कोइरालाले बैठक बोलाउनु भयो। न्याय परिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका लागि आर्चना सिफारिश गरेको थियो। विवादित छवि भएकाहरू पनि सिफारिशमा परेका भन्दै नेपाल बार एसोसिएशन लगायतका विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ। यस विषयमा छलफल गर्न बसेको संसदीय सुनवाई विशेष समितिले न्याय परिषदले गरेको निर्णयको कागज पत्र मगाउने निर्णय गरेको थियो। तीन दलको बैठकमा संवैधानिक निकायमा नियुक्ति, संविधान सभामा 26 जनाको मनोनयन, सत्य निरूपण तथा मेलमिलाप तथा बेपत्ता छानबिन आयोग गठन एवं विगतमा भएको चार बुधे सहमतिको कार्यान्वयनको विषयमा छलफल भएको नेताहरूले बताएका छन्। सरकारले जेठ मसान्तमा आउँदो आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ। आर्थिक वर्ष 2071-72 बजेट करिब 6 खर्ब रूपियाँको हुनेछ। राष्ट्रिय योजना आयोगले 5.96 खर्ब रूपियाँको बजेट ल्याउन सिलिङ तोके पनि बजेट 6 खर्ब भन्दा धेरै हुने अर्थ मन्त्रालय स्रोतले बताएको छ। जेठ 9 गते पूर्व बजेटको छलफल बारेको प्रस्ताव पेश गर्ने भनेर अर्थ मन्त्रालयले संसद सचिवालयमा सूचना दिइसकेको छ। संसदमा पूर्व बजेट बारे छलफल गर्ने र जेठ मसन्तमा पूर्ण बजेट संसदमा पेश गर्ने मन्त्रालयको तयारी छ। संसद सचिवालयले जेठ 5 गते संसद बैठक बोलाउन सरकारलाई सिफारिश गरिसकेको छ। जेठ 9 गते पूर्व बजेट बारे छलफल गर्ने प्रस्ताव टेबल गर्न अर्थ मन्त्रालयले सूचना दर्ता गरिसकेको जेठ 5 वा 6 गते संसदको बैठक आह्वान हुने संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमवाङले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र नेतीले वर्षातको समयमा निर्माणका काम गरेर बजेट सक्ने परिपाटीको अन्त्य गरिने बताउनु भएको छ। नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाई भरतपुरले आज क्याम्पस परिसरमा आयोजना गरेको वर्तमान अवस्थामा युवा विद्यार्थीको भूमिका विषयक विचार गोष्ठीमा मन्त्री नेतीले एक वर्षभित्र संविधान निर्माण गर्ने वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको र तोकिएको समयमा संविधान निर्माण गर्न सबैको सहयोगको खाँचो औलाउनुभयो। मन्त्री नेतीले समयमै विकास निर्माणका काम गर्न महातलका कार्यालयमा निर्देशन दिएको पनि बताउनुभयो। एक प्रसंगमा मन्त्री नेतीले नेपालमा कम्युनिष्ट विचारधारा समाप्त हुन लागेको बताउनुभयो। केही समय नेपालमा साम्यवादी विचारधारा चलेको भए पनि लोकतान्त्रिक विचारधारा अघि बढ़ेको उहाँले स्पष्ट पार्नुभयो। नेमिसङ वीरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष बच्चन कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सैद शिव पौडेलकी धर्मपत्नी विनु पौडेल, सुभाष शेषनाथ अधिकारी, विष्णुमाया परियार, रामहरी खतिवड़ा, दलित संघ चितवनकी सभापति शान्ति परियार, नेविसन केन्द्रीय सदस्य निर्मल पौडेल, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर लगायतले बोल्नु भएको थियो। एकीकृत नेकपा माओवादीका नेता खिमलाल देवकोटाले पार्टीलाई सर्भिसिङ गर्नुपर्ने बताउनु भएको छ। रफत संचार क्लब भक्तपुरले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले एकीकृत नेकपा माओवादी अहिले विचारको राजनीतिबाट विचलित भएकाले विचार सच्याउन सर्भिसिङको जरूरी रहेको उल्लेख गर्नुभयो। पार्टी नेताहरू कुनै पनि पदमा नबस्ने बित्तिकै पार्टी फुट्छ भन्ने हल्ला फैलिए पनि ए माओवादी कुनै हातमा नफुट्ने उहाँले बताउनुभयो। नेता देवकोटाले अहिलेको एकीकृत नेकपा माओवादीमा विचलित र संकुचित सोचका व्यक्तिहरूको हावी भएकाले यसलाई सच्याउँदै नयाँ पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो। विराटनगरमा हालै सम्पन्न सम्मेलनले विचारमा स्पष्टता ल्याउला भन्ने अपेक्षा राखिए पनि त्यसो हुन नसकेपछि वैचारिक एकता ल्याउन पार्टी नेता बाबुराम भट्टराई लगायतले पदमा नबस्ने निर्णय गरेको दावी गर्नुभयो। सम्मेलनमा फरक विचार राख्नेहरूलाई बहिष्कार गर्न खोजिएको र एक ल्याउने मानसिकताको विकास भएको टिप्पणी गर्दै उहाँले पार्टीमा बाबुरामलाई एक्ल्याउने कुचेष्टा गरिए निकै घातक साबित हुने चेतावनी दिनुभयो। विचारमा एक रूपता नहुँदासम्म पदमा बसेर कुनै तुक नहुने भनेर आफूहरू बाहिर बसेको बताउँदै देवकोटाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने तर पदमा नबस्ने उल्लेख गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ 10 गतेबाट शुरू हुने पार्टीको महाधिवेशनमा राजतन्त्रको औचित्यबारे छलफल हुने बताउनु भएको छ। साथै उहाँले संविधान निर्माणका क्रममा राजतन्त्र हिन्दुत्वको विषयमा सम्झौता गर्न सक्ने बताउनुभयो। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा थापाले महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्ने बताउनुभयो। पार्टी प्रतिको जनताको मतको एजेण्डा आफूले राम्ररी विश्लेषण गरिसकेको भन्दै उहाँले महाधिवेशनमा पार्टीले अख्तियार गरेको संवैधानिक राजतन्त्र सनातन हिन्दू अधिराज्य लगायतका विषयमा बसुने स्पष्ट पार्नुभयो। संविधान सभामा आफूहरूको उपस्थिति संख्यात्मक रूपमा प्रभावशाली नभएकोले संविधान निर्माणको क्रममा संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको विषयमा सम्झौता गरेर भए पनि संविधान निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महाधिवेशनमा पार्टीको राजनैतिक दस्तावेज र मूल सिद्धान्तमा परिवर्तन भए पनि पूरै एजेण्डालाई भने विसर्जन नगर्ने स्पष्ट पार्नुभयो। उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मान सिंह आज अमेरिका जाँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघले आयोजना गरेको आदिवासीको 13 सम्मेलनमा भाग लिन सिंह श्रीमती सृजनासहित अमेरिका जान लाग्नु भएको हो। बेलुका 8:55 उडानबाट सिंह त्यसतर्फ जानेर आगामी शनिबार नेपाल फर्कने कार्यक्रम रहेको सिंहका सहयोगी युपी लामिछानेले बताउनुभयो। सिंहले बुधबार सभामा सम्बोधन गर्नुहुनेछ। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघको 6 राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा शुरू भएको छ। सम्मेलनको आज एक समारोहका बीच जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालीले संविधान सभाको निर्वाचन सम्पन्न भएको 5 महिना बितिसक्दा पनि ठूला राजनैतिक दलका सभासदले संविधान निर्माणमा कुनै चासो नदेखाएको आरोप लगाउनुभयो। राष्ट्रिय सम्मेलनमा सहभागी हुन 440 जना प्रतिनिधिहरू विभिन्न 65 जिल्लाबाट आएको अखिल नेपाल युवक संघले जनाएको छ। सम्मेलनको बन्द सत्रबाट 4 वर्ष कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने अखिल नेपाल युवक संघका अध्यक्ष काशीनाथ पोखरेलले जानकारी दिनुभयो। 2 दिनसम्म चल्ने बन्द सत्रमा घोषणा पत्र, विधान, प्रतिवेदन, आगामी कार्ययोजना बारेमा समेत छलफल गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। सो सम्मेलनलाई सफल पार्नको लागि अखिल नेपाल युवक संघका महासचिव तिलक पौडेलको संयोजकत्वमा 6-सदस्य समिति समेत गठन गरिएको छ। तेल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एकजना ट्याङ्कर व्यवसायीलाई पक्राउ गरेको छ। प्रहरीले आज बिहान काठमाडौँबाट ट्याङ्कर व्यवसायी हरिबहादुर कुबरलाई पक्राउ गरेको हो। कुबर पश्चिमाञ्चल ट्याङ्कर व्यवसाय संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। कुबरसँगै यसअघि प्रहरीले 16 जना ट्याङ्कर व्यवसायीलाई पक्राउ पूर्जी जारी गरेपछि पक्राउ पर्ने कुबर पहिलो व्यवसायी हुनुहुन्छ। तेल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ट्याङ्कर चालक तथा सहचालक तथा आयल निगमका बलाबरी डिपोका प्रमुख सहित 3 जना कर्मचारीलाई यसअघि नै पक्राउ गरिसकेको थियो। गर्मी मौसम शुरू भएसँगै भरतपुर जिल्ला अस्पताल चितवनमा बिरामीको चाप बढ़ेको छ। केही समयदेखि गर्मी बढ़ेसँगै अस्पतालमा झाडा पखला, जण्डिस, ज्वरो, टाइफाइड लगायतका बिरामीको संख्या बढ़ेको भरतपुर अस्पतालले जानकारी दिएको छ। दैनिक 5-600 हारारीमा बिरामी अस्पतालमा उपचारको लागि आउने भए पनि अहिले करिब 7-800 हारारीमा बिरामी अस्पताल पुग्ने गरेको अस्पतालले जानकारी दिएको छ। गर्मी मौसममा धेरै रोगहरूले महामारीको रूप लिन सक्ने भन्दै त्यसतर्फ सचेत हुन अस्पतालका प्रमुख हरिबहादुर कार्कीले सर्वसाधारणलाई सुझाव दिनुभएको छ। पानी उमालेर पिउने, सरसफाईमा ध्यान दिने, हात धुने र चर्पीको उचित व्यवस्थापन गर्ने हो यस्ता रोगहरूबाट बस्न सकिने कार्कीको सुझाव रहेको छ। अहिले हेपाटाइटिस एले विभिन्न जिल्लामा महामारीको रूप लिएको भन्दै चितवन समेत उच्च जोखिममा रहेकोले सचेत हुन समेत अस्पतालले आग्रह गरेको छ। जिल्लामा समेत 1-2 जनामा हेपाटाइटिस एको देखिएको भन्दै

मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। लिबियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा 36 जनाको मृत्यु भएको छ, 40 जना बेपत्ता भएका छन्। अफ्रिका, सिरिया लगायत दोस्रो देशका मानिसहरू भूमध्य सागर पार गर्दै युरोप मुलुकमा जाने तयारी स्वरूप लिबियाको बाटो रोज्ने गर्दछन्। मारिनेमा सबै आप्रवासी रहेको बीबीसीले जनाएको छ। उता भारतमा लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान भएको छ। नवौं तथा अन्तिम चरणमा आज 41 सीटका लागि मतदान भएको हो। मतदान साँझ 6 बजेसम्म चल्नेछ। बिहारका 6, उत्तर प्रदेशका 18 र पश्चिम बंगालका 17 सीटका लागि कुल 606 जना उम्मेद्वार चुनावी मैदानमा छन्। यो चरणमा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदी, आम आदमी पार्टीका अरविन्द केजरीवाल, समाजवादी पार्टीका मुलायम सिंह यादव लगायत वरिष्ठ नेताहरूको भाग्यको फैसला हुनेछ। केजरीवाल र कंग्रेसका अजय रायबीच त्रिकोणात्मक प्रतिस्पर्धा रहेको बनारसको चुनावलाई महत्वपूर्ण रूपमा हेरिएको छ। अप्रिल 7 तारीकबाट शुरू भएको लोकसभा चुनाव अन्तर्गत यसअघि 8 चरणमा 502 सीटका लागि मतदान भइसकेको छ। मतगणना मे 16 तारीकदेखि शुरू हुनेछ। खेल समाचार। नेपाल खेलकुद पत्रकारमा चितवन शाखाको अध्यक्षमा विनोद बाबु रिचाल चयन हुनु भएको छ। मस्को आज नानगढ़मा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले रिचालको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनले मस्को उपाध्यक्षमा सुभाष पण्डित, महासचिवमा दिपेन्द्र अधिकारी, सचिवमा ध्रुवराज खनाल, कोषाध्यक्षमा दिवा भट्टराई चयन हुनु भएको छ। सचिवमा निर्वाचित खनाल रेडियो अर्पणको समाचार प्रमुख हुनुहुन्छ। त्यसै गरी सदस्यहरूमा सुलभ तौला, कृष्ण आचार्य, कृष्ण कार्की र सुशील पन्त चयन हुनु भएको छ। यसअघि 11 सदस्यीय कार्य समिति तेस्रो अधिवेशनबाट 9 सदस्यीय बनाइएको हो। अधिवेशनमा कोषाध्यक्षको तर्फबाट निवर्तमान उपाध्यक्ष सूरज गेवालीले आर्थिक प्रतिवेदन तथा महासचिवको तर्फबाट निवर्तमान सचिव दिपेन्द्र अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै चितरियो कराते प्रशिक्षक गगन लामा र एथलेटिक्स प्रशिक्षक कुन्ती महतोलाई कदर पत्र र दोसल्ला उडाई सम्मान गरिएको थियो। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्र कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरूङ, सम्मानित कराते प्रशिक्षक गगन लामा, प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण अधिकारी, प्रेस चौतरीका सचिव तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष प्रकाश केवाली, स्वतन्त्र पत्रकार संघका अध्यक्ष सूर्यप्रकाश कणेल, महिला पत्रकार सञ्जालकी सचिव सरिता पौडेल लगायतले बोल्नु भएको थियो। मसका निवर्तमान सदस्य होमनाथ सापकोटा। मसका निवर्तमान सदस्य होमनाथ सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम अध्यक्ष दिपेन्द्र बडुवालको अध्यक्षतामा सम्पन्न भएको थियो। यसैबीच जिल्ला खेलकुद विकास समिति चितवनले खेलकुदको क्षेत्रमा कलम चलाउने 1 जना पत्रकारलाई 10,000 पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। नेपाल खेलकुद पत्रकारमा चितवनको आज भएको अधिवेशनमा समितिका अध्यक्ष उत्तम गुरूङले आगामी राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगिताको अवसरमा 1 जना खेल पत्रकारलाई पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो। सोही अवसरमा अध्यक्ष गुरूङले खेलकुदको क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धिका लागि आयोजना गरिने तालिम तथा गोष्ठीका लागि 20,000 सहयोग गर्ने पनि बताउनुभयो। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा 8 खेलबाट 8 अङ्क जोडेको हैदराबाद 5औं स्थानमा छ भने समान खेलबाट 4 अङ्क मात्रै बनाएको मुम्बई पुसारबाट 2औं स्थानमा छ। खेल बेलुका 8 बजेपछि राजीव गान्धी स्टेडियममा हुनेछ।